मलाई देव हे बेबी, मलाई हेरी देव हे बेबी, एक छोटी बोली देव हे बेबी, ना ना ना ना ना ना तिमी लाई माया गर्छु तिम्रो साथ मामा बाँच्न चाहन्छु तिमी लाई माया गर्छु तिम्रो साथ मामा बाँच्न चाहन्छु हे बेबी baby.